नसके पाउँछ नसके लान्छ हरेक बुधबार आउँछ एक घन्टामा जान्छ के होला हाम्रै गाउँ ठाउँमा भएका चिनजानका चीजलाई घुमाउरो पारामा सोधिने रमाइलो प्रश्नको खेल कार्यक्रम लौखानुस गाउँ सही जवाफ हरेक बुधबार दिउँसो 3 बजेको नेपाल बाणी समाचार पछि मात्र रेडियो अर्पण 104.5 मेगाहर्जमा कार्यक्रम लौखानुस गाउँ सुन्न नभुल्नुहोला तपाईँ यति बेला रेडियो अर्पण 104.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ र यो कार्यक्रम लौखानुस गाउँ नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम लौखानुस गाउँमा प्रविधि कक्षका आत्मीय मित्र राज अनि मसु तपाईँको साथमा रामु आचार्य सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज अनि कार्यक्रम लौखानुस गाउँको हरेक नवीनतम श्रृंखलाहरूका साथमा हरेक साताको बुधबार दिउँसो 3 बजेको समाचारपछि करिब करिब 4 बजेसम्मको समयलाई लिएर हामी उपस्थित हुने गर्दछौ मात्र अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जमा र तपाईँलाई 0556 63 332 र 33 म निम्त्याउन चाहन्छु गाउँ खाने कथाको रमाइलो खेल खेल्नका लागि कार्यक्रममा आउने अनि सही जवाफ मिलाउने मित्रहरू मध्येबाट एकजना मित्र विजेता बन्नुहुन्छ विजेताले एक आकर्षक पुरस्कार प्राप्त गर्न सक्नुहुन्छ एमुन मोबाइल हाउसका तर्फबाट एमुन मोबाइल हाउस एन्ड इलेक्ट्रोनिक्स जुन वीरेन्द्रनगर 2 चितवनमा रहेको छ जहाँ नोकिया सामसुङ कार्बन कलर र सबै मोडलका चाइनिज मोबाइल अनि इलेक्ट्रोनिक्स सामान बिक्री तथा मर्मत गरिन्छ साथमा ग्यारेन्टीवाला हाते घडीहरू पनि पाइन्छ एनटीसी सीडीएमए र एनसेलका रिचार्ज कार्डहरू होलसेल तथा खुद्रा बिक्री गर्ने एमुन मोबाइल हाउसका तर्फबाट तपाईँले एउटा आकर्षक पुरस्कार प्राप्त गर्न सक्नुहुनेछ र कार्यक्रममा सहभागिता चलाउनका लागि कोही मित्र आइसक्नु भएको छ भन्ने इसारा यति बेला राजको रह्यो आउनु भएको थियो तर सम्पर्कबाट टाढिसक्नु भएको छ भन्ने पनि इसारा पाएँ यति बेला एउटा गीत नै सुन्छौ गीतपछि तपाईँलाई स्वागत गर्नेछौ 0556 63 332 र 0556 63 333 यो नम्बरमा तपाईँ सम्पर्क गर्दै गर्नुहोला Oh, oh, oh. भ्रमरा चाहिँ डुल्न सक्दिनँ म निकै सुमधुर भाका यहाँनिर अगाडि सार्यौँ। सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज अनि यो कार्यक्रम लौ खानुस गाउँ हरेक बुधबार दिउँसो 3 बजेको समाचारपछि करिब करिब 4 बजेसम्म तपाईँहरूसँगै रहनका लागि हामी उपस्थित हुने गर्दछौँ र यो समयमा गाउँ खाने कथाको रमाइलो खेल हामी खेल्ने गर्दछौँ। यो रमाइलो खेलमा तपाईँलाई मैले स्वागत गर्न खोजिरहेको छु। 0556363232 र 0556363233 यो दुईवटा नम्बरमध्ये कुनै पनि नम्बरमा तपाईँ सहभागी भएर कार्यक्रममा आउन सक्नुहुन्छ। कार्यक्रममा आउने साथीहरूमध्येबाट एकजना साथी विजेता बन्नुहुनेछ, जुन सही जवाफ मिलाउने साथीहरूमध्येबाट एकजना साथी विजेता बन्नुहुनेछ। यो जानकारी पनि मैले तपाईँको माझमा राखिसकेको छु र विजेताले एउटा आकर्षक पुरस्कार पनि प्राप्त गर्न सक्नुहुनेछ। यो मैले तपाईँलाई जानकारी दिइसकेको कुराकानी रह्यो र विश्वको जुन कुनै कुनामा रहेर पनि www.radioarpan.com.np मार्फत तपाईँ यो आवाज प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ र यो गाउँ खाने कथाको रमाइलो खेलमा हाम्रै गाउँ समुदायमा जुन जनजिब्रोमा पहिलादेखि नै झुन्डिएर रहेका ती रमाइला रमाइला गाउँ खाने कथाहरू अगाडि सार्ने गर्दछौ। यति बेला कोही मित्र आइसक्नु भएको छ भन्ने इसारा, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। हजुर नमस्कार। नमस्कार हजुर, नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? म रत्ननगरबाटै हो। रत्ननगर कतिबाट? एकबाट। रत्ननगर एकबाट को बोल्नुभयो? म रमेश शर्मा। रमेशजी के गर्नुहुन्छ? मेरो यहाँ पसल छ। के सम्बन्धी पसल होला? यो दुध दही मही डेरी भनौँ न, डेरी सञ्चालन गरिरहनु भएको छ? हजुर, आफ्नै फर्मको। एकदमै राम्रो राम्रो व्यवसाय गर्नुभएको छ होइन? हजुर हजुर। के छ प्रतिक्रिया, के छ डेरीमा, कतिको सन्तुष्ट हुनुहुन्छ? सन्तुष्ट नै मान्नु पर्यो, अब के गर्ने, अब आमदामी नभए पनि जनतालाई सेवा गर्न पाइएको छ। पक्कै पनि आफ्नै देशमा बस्न पाइएको छ होइन, बेरोजगारी हुनु परेको छैन। एकदमै सही कुरा। र गाउँ खाने कथा सुरु गरौँ रमेशजी। सुरु गरौँ सर, सुरु गरौँ। निकै सजिलो प्रश्न छ, अलिकति विचार पुर्याएर उत्तर दिनु होला है त। पाइन्छ, एकदमै पाइन्छ। छिपछिपे पानी गौरी घाट, एकचोटि फेरि सुन्नुहोस्, छिपछिपे पानी गैरी घाट, 32 टुसा एउटै पात, के होला 32 टुसा एउटै पात? यो जिब्रो होला कि सर? पुरा उत्तर भन्नुपर्नेछ है यहाँनिर, फेरि प्रश्न सुन्नुहोस् है। हजुर हजुर, फेरि प्रश्न सुन्नुहोस्, उत्तर पुरा भन्नुपर्नेछ। छिपछिपे पानी गैरी घाट 32 टुसा एउटै पात पुरा त्यही त अब एउटै पात जीवबाट मूल्याङ्कन गरे सर है अब 32 टुसा दाँतलाई भन्नु पर्ला भनेपछि एकमुष्ट उत्तर मुख भन्न मिल्छ विचार गरेर दिन होला है जवाफ सर मलाई आयो सर यसो अनुमान है छिपछिपे पानी गैरी घाट 32 टुसा एउटै पात पानी 32 घाट 32 टुसा एउटै तपाईँको उत्तर के रह्यो हुन्छ यो प्रश्नलाई के उत्तर हो कम्प्युटरले के भन्छ जोडि सुन्नपट्टि लाग्यो है त हेरौँ तपाईँको जवाफको के प्रतिक्रिया दिँदैछ रमेशजी हजुर सही जवाफ भन्ने इसारा आइसक्यो है धेरै धेरै बधाई छ तपाईँलाई होइन विजेताको सूचीमा रहन सफल हुनुभएको छ हुन्छ फेरि पनि आउँदै गर्नुहोला अहिले पनि सुटिन्छ नमस्कार आउनु भएको थियो रमेश शर्मा रत्नगर एकबाट सही जवाफ दिएर बिदाउनु भएको छ छिपछिपे पानी गैरी घाट 32 टुसा एउटै पात जिब्रो दाँत उत्तर हो र जिब्रो दाँत मुख तिनवटै भन्नुभएको थियो र पनि सही रह्यो यो जवाब 055-63-332 र 63-333 यो दुईवटा नम्बर तपाईँको लागि खुल्ला राखेका छौँ हामीले सही जवाब मिलाउने मित्रहरूमध्येबाट एकजना मित्र विजेता बन्नुहुनेछ आकर्षक पुरस्कार प्राप्त गराउनेछ भन्दा भन्दै कोही मित्र फेरि पनि कार्यक्रममा सहभागिता जनाउनका लागि उपस्थित भइसक्नु भएको छ उहाँसँग कुराकानी गर्छौँ हजुर नमस्कार हजुर नमस्कार नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ म टाढीबाट विनिता टाढीबाट विनिता के गर्नुहुन्छ विनिताले म पढ्दैछु अहिले ब्याचलर थर्ड इयर पढ्दै हुनुहुन्छ हुन्छ राम्रोसँग पढ्नु होला शैक्षिक उन्नतिको लागि शुभकामना भनेर थ्याङ्क यू र यति बेला गाउँ खाने कथाको रमाइलो खेलमा सहभागी हुनुभएको छ सुरु गरौँ गाउँ खाने कथा गाउँ खाने कथा तपाईँको लागि यस्तो रहेको छ ध्यान दिएर सुन्नुहोला पाँच भाइ पस्ने एउटै ढोका भित्र पछि हेर्दा आफ्नै गुफा के होला पाँच भाइ पस्ने एउटै ढोका भित्र पछि हेर्दा आफ्नै गुफा के होला सही जवाफ दिनुहोला हो कि होइन त्यो चाहिँ कम्प्युटरले बताउनेछ कोसिस गर्नुहोला एकचोटि फेरि सुन्नुहोस् है पाँच भाइ पस्ने एउटै ढोका भित्र पछि हेर्दा आफ्नै गुफा तपाईँहरूले सायद के गर्नु यसलाई अन्तिम फाइनल उत्तर गरौँ है हुन्छ कम्प्युटरले के भन्छ अझै विचार पुऱ्याएर जवाफ दिनुभएको भए हुन्थ्यो हेरौँ के भन्छ कम्प्युटरले जवाफ बिग्रिएको छ ठिकै छ फेरि पनि सहभागिता जनाउँदै गर्नुहोला कम्प्युटरले बिग्रियो भनेर भनिदिइहाल्यो है हुन्छ आउँदै गर्नु अहिले पनि छुटिन्छ नमस्कार आउनु भएको थियो विनिता टाढीबाट उहाँलाई एउटा गाउँ खाने कथा सोधेको थिएँ उत्तर मिलाउन सक्नु भएन तपाईँले यदि यो प्रश्नको उत्तर यो गाउँ खाने कथाको उत्तर मिलाउन चाहनुहुन्छ भने 055-63-332 अनि 333 यो दुईवटा नम्बर मार्फत कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ भन्दा भन्दै कोही मित्र कार्यक्रममा सहभागिता जनाउनका लागि उपस्थित भइसक्नु भएको छ ढिला नगरिकन उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार नमस्कार दाइ कहाँबाट को बोल्दै हुनुहुन्छ म कोराकबाट जङ्गवीर चेपाङ कोराकबाट जङ्गवीर चेपाङ हजुर के गर्नुहुन्छ जङ्गवीरजीले यस्तै खेती किसानी हो दाइ खेती किसानी गर्नुहुन्छ हजुर गाउँ खाने कथाको रमाइलो खेल लौ खानु गाउँ लौ खानुस् गाउँमा आउनु भएको छ होइन र अघिको प्रश्न सुन्नुभयो कि फेरि एकपटक राख्नुपर्छ पाँच भाइ पस्ने एउटै ढोका भित्र पछि हेर्दा आफ्नै गुफा के होला पन्जा होला दाइ के गरौँ कम्प्युटरलाई पठाइदिउँ सोधौँ हुन्छ हुन्छ दाइ अझै विचार गरेर जवाफ परिवर्तन गर्न चाहनुहुन्छ कि होइन सही यही हो यसैलाई अन्तिम मानौ हजुर हुन्छ सुनौ के भन्छ कम्प्युटरले जवाफ बधाई छ जङ्गीवीरजी। धन्यवाद, सही जवाफ मिलाउनु भएको छ जङ्गीवीरजीले। आउँदै गर्नु होला, अहिले पनि छुट्टिन्छ। नमस्कार। आउनु भएको थियो कोराकबाट जङ्गीवीर चेपाङ, सही जवाफ मिलाएर विदा भइसक्नु भएको छ। र यति बेला छोटो विश्राममा जानुपर्छ भन्ने इसारा राजबाट, त्योभन्दा अगाडि एउटा गीत सुनौ भन्ने पनि इसारा रह्यो। थोरै गीत सुन्छौँ, त्यसपछि छोटो विश्राममा जान्छौँ, त्यसपछि फेरि पनि तपाईँसँगै कुराकानी गर्नका लागि उपस्थित छौँ। ¡Suscríbete al canal!

टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको डबल डिस्क बाइक अपाचे आरटीआर 180cc 2009-2010 बाइक अफ द इयर अवार्ड प्राप्त अपाचे आरटीआर 160cc साथमा स्टार सिटी 110cc र स्कुटी पेप प्लस पनि सम्पर्क चितुवन टाढी अटो लिङ्क प्रणाली टिभीएस अथोराइज डिलर रत्नगर 100 चोक टाढी चितुवन फोन नम्बर 056562013 पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको भरपर्दो साथी रेडियो अर्पण 104.5 MHz स्वागत छ एकैछिनको विश्राम पछिको समयमा सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz र यो हो कार्यक्रम लौ खानुस गाउँ लौ खानिस गाउँको यो श्रृङ्खलामा रहेर 056563 332 अनि 333 यो दुईवटा नम्बरमा मैले तपाईँलाई स्वागत गरिरहेको छु। यति बेला कोही मित्र आइसक्नु भएको छ, ढिला नगरिकन उहाँसँगै कुराकानी गरौँ। हजुर नमस्कार। हजुर नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर म वीरेन्द्रनगरबाट भानु पन्त। वीरेन्द्रनगरबाट भानु पन्त, के छ भानुजी हालखबर? एकदम ठिकठाक छ हजुरको। मेरो पनि एकदम ठिक छ भानुजी। हजुर हुन्छ, भानुजीलाई गाउँखाने कथाको प्रश्न राखौँ क्या अरे है। हुन्छ, ध्यान दिएर सुन्नुहोला। रातो गुदी हरियो छाला, गर्मीमा खाँदा मिठै होला, के हो? फेरि एकचोटि भन्नु त। रातो गुदी हरियो छाला, गर्मीमा खाँदा मिठै होला, के हो? विचार गर होला हाम्रै वरिपरिका स्थानहरूमा आजभोलि अझ बढी रूपमा देखिन पाइएको छ हाम्रै वरिपरि। जसको गुदी रातो छ, छाला हरियो छ, गर्मीमा खाँदाखेरि त्यो एकदमै राम्रो मिठो, के होला त्यस्तो खानेकुरा? खरबुजा हो कि? के गरौँ, अन्तिम मानौँ अथवा परिवर्तन गर्नुहुन्छ? खरबुजा नै भनौँ। अन्तिम उत्तर मानेर कम्प्युटरलाई सोधिहालौँ? हजुर। हेरौँ हाम्रो कम्प्युटरले के भन्छ, तपाईँको जवाफलाई एकछिन पर्खौँ। सही जवाफ भानुजी। ल बधाई छ, धेरै धेरै बधाई छ। हुन्छ, आउँदै गर्नु होला, पनि छुट्टिन्छ। नमस्कार। आउनु भएको थियो भानु पन्त वीरेन्द्रनगरबाट, सम्भावित विजेताको सूचीमा रहनुभयो र राजको इसारा बिदा माग्नुपर्छ भन्ने आइसक्यो। जम्मा जम्मी 4 मित्रहरूसँग कुराकानी गऱ्यौँ, 3 मित्रहरू चाहिँ विजेताकै सूचीमा पर्नुभयो। रत्नगर 1 रमेश शर्मा विजेताको सूचीमा हुनुहुन्छ, त्यस्तै कोराकबाट आउनुहुने जङ्गवीर चेपाङ विजेताको सूचीमा हुनुहुन्छ र वीरेन्द्रनगरबाट आउनुहुने भानु पन्त विजेताको सूचीमा हुनुहुन्छ। र विजेता घोषणा गर्ने बेला भइसकेको छ, गोला प्रथा पद्धतिद्वारा हामीले विजेता बनाउँदैछौँ र यति बेला राजलाई यो जिम्मा सुम्पिसकेका छौँ हामीले। राजको 3 गोला मध्येबाट कति नम्बरको गोला राजको हातमा रह्यो? 1 बधाई छ रत्नगर 1 मित्र रमेश शर्मालाई विजेता हुनुभएको। आजको लागि भने कार्यक्रम लौ खानुस गाउँको समय सकिएको छ। विजेता रमेश शर्माले 1 आफ्नो परिचय पत्रको फोटोकपीका साथमा हाम्रा प्राविधिक मित्र राजसँग सम्पर्क गर्दा पनि हुन्छ सिधै यही 056563332 अनि 33 यो नम्बरमा तत्कालै सम्पर्क गर्दा हुन्छ। पुरस्कारको पद्धति राजबाटै आउनेछ, कसरी जानेछ भनेर यो पनि तपाईँको लागि जानकारी रह्यो। र विजेताले यमुन मोबाइल हाउस एन्ड इलेक्ट्रोनिक्सका तर्फबाट एउटा आकर्षक पुरस्कार पाउनु भएको छ। वीरेन्द्रनगर 2 चितवनमा रहेको छ नोकिया सामसुङ कार्बन कलर र सबै मोडलका चाइनिज मोबाइल अनि इलेक्ट्रोनिक्स सामान बिक्री तथा मर्मत गरिनुका साथै ग्यारेन्टी हाते घडीहरू पनि यमुन मोबाइल हाउस एन्ड इलेक्ट्रोनिक्समा पाइन्छ। एनटीसी सिडिएमए र एनसेलका रिचार्ज कार्ड होलसेल तथा खुद्रा बिक्री गरिने यमुन मोबाइल हाउसलाई तपाईँले पनि सम्झनु होला। यही जानकारीको साथीहरूले जेलसम्म प्रविधिबाट सघाउने राजलाई धन्यवाद, त्यस्तै हामीलाई सुनेर साथ दिनुहुने तपाईँहरू सम्पूर्णलाई धन्यवाद। कार्यक्रम लौ खानुस गाउँको आजको यो श्रृङ्खलाबाट रामु आचार्य पनि बिदा हुन्छु। नमस्कार।